क्या है वो जहन्नम? इन्न लदीन कफरू बे आयातिना, बिलाशुबा वो लोग जिन्होंने हमारी आयात का इनकार किया, सौफ नुस्लीहिम नारा, अनकरीब हम उनको आग में झोंकेंगे, आग में दाखिल करेंगे। कैसी है वो आग? कुल्लमा नजिजत जुलूदुहुम, जब कभी पक जाएंगी उनकी खालें, गल जाएंगी उनकी खालें। नजिज कलस नून दीम से है, इसका माना होता है गोश्त और फल का पकना। जब इनकी खालें जहन्नम की आग में पक जाएंगी, गल जाएंगी, तो हम क्या करेंगे? बदलना हम जुलूदन, हम बदल कर दे देंगे उनको और खालें, उनकी खाल बदल देंगे। गई रहा उसके अलावा, किसके अलावा? पहली खाल के अलावा, यानी जब उनके बदन की खाल गल जाएगी तो उसकी जगह दूसरी खाल पैदा कर देंगे। क्यों? लियज़ूकुल अज़ाब, ताकि वो अजाब का जायका चखे, ताकि वो अजाब का मजा पाएं, ताकि वो खूब अजाब का मजा देखें, ताकि वो खूब अजाब का मजा चखें। इन्नल्लाह काना अजीजन हकीमा, बेशक अल्लाह जबरदस्त है, हिकमत वाला है। एक रिवायत में आता है कि आग एक दिन में 70,000 मरतबा उनको खाएगी। तो इन लोगों से कहा जाएगा, तुम फिर पहली हालत पर लौट जाओ। वो फिर पहली हालत पर लौट जाएंगे, फिर वो जल जाएंगे, फिर लौटेंगे, फिर जलेंगे, फिर लौटेंगे, और यही होता रहेगा। मुस्लिम अहमद की रिवायत में आता है कि जहन्नमी जहन्नम में इतने मोटे हो जाएंगे कि उनके कानों की लौ से पीछे गर्दन तक का फासला 700 मील तक हो जाएगा। क्योंकि ज्यादा अजाब जो मिलेगा, वरना छोटा सा इंसान तो खत्म ही हो जाए उसमें, इतने मोटे हो जाएंगे कि अजाब भी फिर उतना ही ज्यादा इनको मिले। और उनके खाल की मोटाई 70 बालिश्त होगी, और एक एक दाढ़ ओहद पहाड़ जितनी हो जाएगी, यानी हैबतनाक शक्लें हो जाएंगी जहन्नम वालों की। क्योंकि जहन्नम खुद बहुत बड़ी बला है। कुरान पाक में आता है इन्नहा लइहदल कुबर, तो वो बहुत बड़ी बलाओं में से एक है। तो इसलिए जब जहन्नम में लोग डाले जाएंगे तो आग से वो फूल जाएंगे, मोटे हो जाएंगे, और उनकी खालें भी मोटी हो जाएंगी, और फिर वो बार बार जलेंगी और बार बार तब्दील की जाएंगी, यानी सैकड़ों मरतबा दिन में ये अमल जारी होगा। नबी सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, अहले जहन्नम में सबसे कम अजाब के एतबार से वो आदमी होगा जिसके तलवों में आग की दो चिंगारियां होंगी, जिसकी वजह से उसका दिमाग हांडी की तरह खोल रहा होगा। क्योंकि पाओं के असरात फौरन दिमाग तक जाते हैं ना, वहीं से तो सब कुछ कंट्रोल होता है। जिल्द के बारे में ये समझा जाता है कि ये एक सादा सी साख्त रखती है, मगर दरअसल ये एक नहायत पेचीदा उज्व है जिसकी कई तहें होती हैं, जिनमें दरावर असबिये, दौरान खून के रास्ते, हवा के आने जाने का निजाम, हरारत और नमी को बाकायदा रखने के निजाम होते हैं, और ये जरूरत पड़ने पर सूरज की रोशनी के खिलाफ ढाल भी पैदा कर सकती है। खाल के बारे में कहा जाता है कि ये एक ऐसा ऑर्गन है, ऐसा उज्व है कि जो इंसान के आंखों और कानों से भी बढ़कर अहमियत रखता है। क्योंकि आंखों और कानों के बगैर इंसान जिंदा रह सकता है, लेकिन खाल के बगैर इंसान जिंदा नहीं रह सकता, यानी इतनी अहम तरीन चीज है। तो इसीलिए जहन्नम वालों की स्किन बार बार बदल दी जाएगी कि वो मर ना सके। क्योंकि कुरान पाक में आता है ना कि जहन्नम ऐसी जगह है, सुम वला यमूत फीहा वला यहया, जिसमें लोग न मर सकेंगे न जी सकेंगे। क्योंकि खाल जल जाएगी तो मरने के करीब होंगे, नई खाल दे दी जाएगी तो फिर जिंदगी मिल जाएगी, तो फिर जलने लगेगी तो फिर मरने लगेंगे। आपने देखा होगा कि जब आप धूप पे निकलते हैं तो थोड़ी देर के लिए आपको गर्मी लगती है, कोई चीज काटती है, लेकिन थोड़ी देर के बाद आप आदी हो जाते हैं, और फिर वो एहसास खत्म होने लगता है गर्मी का। तो इसी तरह क़यामत के दिन अगर इंसान की खाल बिल्कुल जल जाए तो एहसास भी जलने का खत्म हो जाए। लेकिन चूंकि सबसे ज्यादा एहसास तकलीफ का जल्द पर ही होता है इंसान को, किसी भी दर्द के, किसी भी चोट लगने या जख्म आने या जलने की शक्ल में, तो ऐसी सूरत में खाल खाल ही को बदल दिया जाएगा ताकि नए सिरे से अजाब चखें, क्योंकि यहाँ भी यही बताया जा रहा है ना कि खाल हम इसलिए बदलेंगे लियज़ूकुल अजाब, ताकि वो अजाब चख सकें। बात यह है कि हमारी स्किन के ऊपर ऐसे रिसेप्टर्स हैं जो गर्मी, दर्द और दूसरी चीज़ों को महसूस करते हैं। ये रिसेप्टर्स जो हैं ये फ्री नर्व एंडिंग्स की शक्ल में जिल्द की सुपरफिशियल लेयर्स में दूसरे अज़ा के मुकाबले में सबसे ज़्यादा पाए जाते हैं। ये गर्मी या दर्द को महसूस करते हैं और ये पैगामात फिर आसाबी निज़ाम या नर्वस सिस्टम के जरिए दिमाग तक पहुँचते हैं, तो इंसान अपनी जिल्द पर गर्मी और दर्द वगैरह महसूस करता है। होता यह है कि जब बहुत ज़्यादा गर्मी होती है तो इंसान की महसूस करने की सलाहियत है वो मुतासर होती है, और नतीजा क्या होता है कि इंसान बाज़ औक़ात गर्मी की शिद्दत की वजह से गर्मी को महसूस करने की सलाहियत खो देता है। इसी वजह से क़यामत के दिन जब जलने की हिस खत्म होने लगेगी या वो तकलीफ की हिस खत्म होने लगेगी तो अल्लाह ताला दोबारा जिल्द बना देंगे ताकि वो अजाब का मजा चख सकें। यानी एक दफा जब आग इंसान को छुएगी और इंसान दर्द महसूस करेगा तो फिर उस दर्द की शिद्दत जब हद से बढ़ेगी तो वो एहसास खत्म हो जाएगा। जो ही एहसास खत्म होने लगेगा एक नई खाल दे दी जाएगी ताकि इंसान का वो एहसास दोबारा से जिंदा हो जाए, और इस तरह हमेशा उनके साथ होता रहेगा। इससे आप अंदाजा लगा सकते हैं कि जहन्नुम का अजाब और जलने का अजाब कितना सख्त होगा। ये बता रही है कि फर्स्ट डिग्री बर्न जो होता है उसमें बहुत ज्यादा पेन होती है, लेकिन थर्ड डिग्री पे जाके पेन खत्म हो जाती है क्योंकि रगें जल जाती हैं। चित्राल के इलाके में एक जगह है गर्म चश्मा, जहां पर एक जगह से इतना गर्म पानी निकलता है कि अगर उसके आगे अंडा रख दें तो वो बॉयल हो जाता है। तो लोग अपनी स्किन डिजीजेस के इलाज के लिए वहां पर जाते हैं और उस पानी में अपने आप को सोक करते हैं, बैठते हैं उसमें। मुझे भी वहां जाने का इत्तेफाक हुआ है, तो वहां पर रेस्ट हाउसेज वगैरह उसमें बाकायदा टब बना रखे हैं कि उसमें वो पानी आता है और लोग उसमें बात वगैरह लेते हैं। तो ये बता रही है कि जब लोग उसमें पहले अपने जिस्म को डालते हैं तो शदीद किस्म की तपिश होती है, लेकिन जब उसमें बैठे रहते हैं तो उसके बाद वो तपिश का एहसास ही खत्म हो जाता है, क्योंकि वो अंदर तक पेनिट्रेट कर जाती है हीट। एक और दिलचस्प बात इन्होंने बताई कि जिस्म में सिर्फ खाल ही एक ऐसा ऑर्गन है जो दोबारा ग्रो कर जाता है, जबकि दूसरी चीजें अगर डैमेज हो जाए तो दोबारा नहीं बनती। मसलन अगर आंख निकल गई तो वो दोबारा नहीं बनेगी, कान कट जाए तो दोबारा नहीं उगेगा, लेकिन खाल एक ऐसी चीज है कि जो दोबारा ग्रो कर जाती है। इसलिए अगर किसी एक हिस्से को दूसरे की ड्राफ्टिंग करनी हो और पैच लगाना हो तो एक हिस्से से खाल उतार के दूसरे हिस्से पर लगा लेते हैं, क्योंकि पहले हिस्से में खुद ब खुद दोबारा ग्रो कर जाती है। यानी अगर ऐसा डैमेज हो खाल पे कि खुद ग्रो ना कर सकता हो तो वहां दूसरे हिस्से की काट के लगा देते हैं और बाकी खाल खुद ब खुद ग्रो कर जाती है। ये बात 60s में डिस्कवर हुई है कि खाल सबसे ज्यादा पेन महसूस करती है और तकलीफ का एहसास उस पर होता है, कि पेन सेल्स जो है वो होते ही स्किन पर है। ये बात 60s में दरियाफ्त हुई है और कुरान पाक में ये 1400 साल पहले बात कही गई, और जिस साइंटिस्ट ने ये बात दरियाफ्त की थी उसके सामने जब ये आयत रखी गई तो बहुत हैरान हो गया कि इससे पहले तो ये किसी को भी मालूम नहीं था, ये तो मेरी ही थ्योरी है, तो क्या वाकई ये बात 1400 साल पहले की गई? अगर ऐसा ही है तो मैं मुसलमान होता हूँ, और इस तरह वो मुसलमान हो गया। इसी तरह आप देखें कि खुदकुशी की सजा आपने पढ़ी थी कि जो शख्स जिस तरीके से खुदकुशी करेगा जहन्नम में उसको वही सजा रिपीटेडली मिलेगी। तो जो लोग खुद को जला लेते हैं, खुद सोजी करते हैं, खुद सोजी से खुदकुशी करते हैं, तो उनके लिए ये सजा कितनी शदीद होगी कि बार बार वही सजा उनको रिपीटेडली मिलती रहेगी। और फिर अगर इंसान के दिल में ये ख्याल आता है कि ये कैसे पॉसिबल है कि एक दफा जलने के बाद फिर बन जाए, कान अजीजन हकीमा, अल्लाह के लिए कुछ मुश्किल नहीं, वो जबरदस्त है, हिकमत वाला है। वो लदीना आमनो, और वो लोग जो ईमान लाए, वो अमिल सालेहाती, और उन्होंने अच्छे काम किए। अब ये है कुरान की खूबसूरती, ये है बैलेंस, ये है एतदाल। अगर एक तरफ जहन्नम की बात है, आग की बात है, तो दूसरी तरफ अच्छे लोगों की जजा की बात भी है। और वो लोग जो ईमान लाए और उन्होंने अच्छे काम किए, सनुदखिलुहुम जन्नात, अनकरीब हम उनको बागों में दाखिल करेंगे, तजरी मिन तहतिहल अनहार, जिनके नीचे नहरें बह रही हैं, خالدین فیہا، اس میں وہ ہمیشہ رہیں گے، ابدا، ہمیشہ ہمیشہ، یعنی صرف خالدین تو بات نہیں ختم کر دی گئی بلکہ ابدا کہا گیا، اور تاکید کہ وہ زندگی کبھی ختم نہ ہوگی. اس زندگی کا سب سے بڑا حسن ہی یہی ہے. آج دنیا میں کوئی باغ آپ لگاتے ہیں، موسم بدلتا ہے باغ جل جاتا ہے، باغ ہرا بھرا ہے، آپ دنیا سے چل دیتے ہیں. یہاں کی خوشیاں اور رونقیں بہت عارضی، جن کے پیچھے ہم اپنی آخرت داؤ پہ لگائے ہوئے ہیں. اور اس کے مقابلے میں وہ گھر جو ہمیشہ کا ہے، وہ انہی لوگوں کے لیے جن کے کام اچھے ہوں. ایمان کے بعد کام اچھے ہوں، کیونکہ ایمان عمل صالح کے بغیر ایسا ہی ہے جیسے بغیر خوشبو کے پھول. کچھ پھول ہوتا ہے نا جن کی خوشبو نہیں ہوتی. اسی طرح بعض لوگوں نے کلمہ تو پڑھ رکھا ہوتا ہے لیکن کوئی اچھا کام نہیں کرتے. لہم فیہا ازواج مطہرہ، ان کے لیے وہاں پر پاکیزہ بیویاں ہوں گی. اب آپ دیکھیں کہ جب بھی جنت کی عورتوں کی بات آتی ہے، ساتھ پاکیزگی کا تصور ضرور ہے. اور مطہرہ طہارت سے ہے، طہارت ظاہری بھی اور باطنی بھی، اور عزت و عصمت کی بھی. یعنی مردوں کے لیے بھی پاک صاف رہنا بہت ضروری ہے، لیکن عورت کے لیے کچھ زیادہ ہی ضروری. عورت کی جنت طہارت کے ساتھ. وَنُدْخِلُهُمْ غِلًّا وَلِيلًا، اور ہم ان کو داخل کریں گے ایسے سایوں میں کہ جو بہت گھنے ہوں گے. ذل کہتے ہیں سائے کو، اور ولیل گھنے سائے کو، یعنی گہری عمدہ پاکیزہ چھاؤں، پوری راحت، ٹھنڈی چھاؤں. حدیث میں آتا ہے جنت میں ایک ایسا درخت ہے جس کے سائے کو سوار 100 سال میں بھی طے نہ کر سکے گا. دنیا میں اگر آپ کبھی درختوں کی چھاؤں تلے چلنا چاہیں تو کیا ہوتا ہے؟ تھوڑی دیر کے لیے چھاؤں آتی، پھر دھوپ آ جاتی، پھر چھاؤں، پھر دھوپ. لیکن وہاں پر گہری گھنی چھاؤں جو ختم نہ ہوگی. ظلم ذلیلا، کبھی بڑے درخت کو دیکھ کے اور گھنے درخت کو دیکھ کے اپنے کچھ احساسات کو ریکال کریں. کسی گھنے اور بڑے درخت کو دیکھ کے کیسی فیلنگ آتی ہے؟ ایسی ٹھنڈک اور سکون ہوتا ہے کہ دل چاہتا ہے انسان یہاں سے کبھی ٹلے ہی نہ. یعنی اگر آپ کسی بیرن زمین پہ جائیں اور وہاں سے واپس آئیں تو آپ کے اندر کوئی احساس نہیں ہوگا، لیکن اگر آپ گھنے درختوں والی جگہ چھوڑ کر آئیں تو چھوڑنے کو دل نہیں چاہے گا، اور چھوڑ بھی دیں تو بار بار یاد کرتے رہیں گے. تو جنت ایسی ہی جگہ ہے. یہ سب کچھ کس کے لیے ہے؟ جن کے عمل اچھے ہوں. اور اچھے اعمال میں سے ایک بہت اہم عمل وہ کیا ہے؟ ان اللہ یأمرکم، بے شک اللہ تم کو حکم دیتا ہے. کس بات کا؟ ان تؤدوا الامانات الی اہلہا، کہ تم امانتیں ان کے اہل کے سپرد کرو. امانت کیا چیز ہے؟ امانت کا ایک معنی تو ذمہ داری ہے. امانات سے مراد مالی امانتیں بھی ہیں، ذمہ داریاں بھی ہیں، اور عہدے بھی ہیں. اللہ تم کو امانتیں ان کے سپرد کرنے کو کہتا ہے جو ان امانتوں کو سنبھالنے کی، نبھانے کی اہلیت رکھتے ہوں. اہلہا سے مراد اہلیت رکھنے والے لوگ جو اس کے قابل ہوں. کہا جاتا ہے کہ یہ آیت حضرت عثمان بن طلحہ کے بارے میں نازل ہوئی. خاندانی طور پر عثمان بن طلحہ خانہ کعبہ کے دربان اور کلید بردار تھے، کنجی بردار. فتح مکہ کے موقع پر آپ صلی اللہ علیہ وسلم نے عثمان بن طلحہ سے کعبہ کی چابی لی، طواف کیا اور چابی واپس کر دی. اور آپ صلی اللہ علیہ وسلم یہ آیت پڑھ رہے تھے اور فرمایا، یہ تمہاری چابیاں ہیں، آج کا دن وفا اور نیکی کا دن ہے. اور آپ نے ان کو یہ بھی خوشخبری سنائی تھی کہ یہ قیامت تک تمہاری ہی اولاد کے پاس رہے گی یہ چابی. اور کہا جاتا ہے کہ ابھی تک وہ انہی کے پاس ہے، یعنی سعودی حکومت کے پاس نہیں ہے وہ چابی. یہ جو بھی کوئی حکومت آتی ہے ان کے پاس وہ چابی نہیں ہوتی، عثمان بن طلحہ ہی کی نسل میں وہ چابی آ رہی ہے، کیونکہ نبی صلی اللہ علیہ وسلم نے ان کے حوالے کی تھی. یعنی اس واقعے سے اب آپ باقی امانتوں کو ریلیٹ کریں. تو چابی کا ملنا دراصل کیا ہے؟ کسی ذمہ داری کا ملنا، کسی عہدے کا ملنا، کسی امانت کا ملنا. مثلاً اگر کوئی مال رکھواتا ہے اپنے پاس تو ساتھ کیا کرے گا؟ چابی دے گا، یہ میرا صندوق ہے، یہ میری چیز ہے، یہ چابیاں ہیں، اس کی حفاظت کرنا، میں جب واپس آؤں گا تو تم سے لے لوں گا. یا اسی طرح کوئی عہدہ کسی کو ملتا ہے تو اس کے لیے بھی دروازے کھلتے ہیں، چابیاں کھلتی ہیں اور چابیاں سپرد کر دی جاتی ہیں. اب یہ ہے کہ جب ایک انسان اس کام کو پورا کر لے اور وہ عہدہ اس سے واپس لیا جائے تو اس کا کیا فرض بنتا ہے؟ کہ چابیاں پوری کی پوری واپس لوٹا ہے، اس کو ادھورا نہ چھوڑ دے، اپنی مرضی سے اس کام کو وائنڈ اپ نہ کر دے، بلکہ جو کام یا جو امانت سپرد کی گئی ہے اس کو پورا پورا نبھائے. لیکن دینے والے کو بھی چاہیے کہ وہ چابی ایسے بندے کے حوالے کرے جو اسے نبھانے کی اہلیت رکھتا ہو، نا اہل کے سپرد نہ کرے. ہر ذمہ داری ایک امانت ہوتی، صرف مال ہی امانت نہیں بلکہ ہر ذمہ داری امانت ہوتی. مثلا استاد کے لیے امانت کیا ہے؟ کہ وہ اپنے وقت کو صحیح کام میں لگائے، صحیح طور پر سکھائے، صحیح طور پر پڑھائے. طالب علم کے اوپر ذمہ داری کیا ہے؟ کہ وہ سنجیدگی کے ساتھ پڑھے اور سیکھے، ٹال مٹول سے کام نہ لے، استادوں کو اور ماں باپ کو دھوکہ نہ دے. اسی طرح گھر میں شوہر ذمہ دار ہے، بیوی ذمہ دار ہے. اسی طرح معاشرے کے اندر بہت سی ذمہ داریاں ہوتی ہیں، کچھ معاشرتی ہوتی ہیں، کچھ سیاسی ہوتی ہیں. اسی طرح ایک عالم دین کی کچھ ذمہ داری ہے کہ لوگ جب اس سے کوئی مسئلہ پوچھیں تو وہ امانت کے ساتھ صحیح صحیح بات کریں. پھر اسی طرح حکومت کے عہدے جو ہیں، یہ بھی ذمہ داریاں ہیں. تو ان تمام ذمہ داریوں کو درست طور پر نبھانا بھی ضروری ہے، اور یہ ذمہ داریاں دی بھی ان کو جانی چاہیے جو نبھا سکتے ہوں، کسی رشتہ داری کی بنیاد پر، کسی نسلی یا وطنی یا قرابت اور خاندان کی بنیاد پر، یا کسی کوٹا سسٹم کی بنیاد پر. عہدہ اور منصب دینا اس آیت کے خلاف جاتا ہے. نبی صلی اللہ علیہ وسلم نے فرمایا، جب دیکھو کہ کاموں کی ذمہ داری ایسے لوگوں کو دی جا رہی ہے جو اس کے اہل اور قابل نہیں، تو قیامت کا انتظار کرو. یعنی پھر یہ بہت ہی بدترین زمانہ ہوگا جب ایسا ہونے لگے گا. عام طور پر جب ہم نیک اعمال کی بات کرتے ہیں جنت میں جانے کے لیے، تو آپ کے ذہن میں ابھی کیا آ رہا تھا؟ والذین آمنوا وعملوا الصالحات، نماز روزہ وغیرہ، بس کافی ہے. لیکن اسلام صرف نماز روزے کا نام نہیں، ذمہ داریوں کو بھی صحیح طور پر ادا کرنے کا نام ہے، اور اس سے بڑھ کر ذمہ داری صحیح جگہ پر دینے کا نام. کتنی دور تک یہ بات جاتی ہے نا، اگر انسان سوچے. مثلا اگر آپ اپنے بچے کی شادی ہی کرنا چاہتے ہیں تو گویا آپ اپنی جگہ کیا کر رہے ہیں؟ گھر کی چابیاں اور گھر کی ذمہ داریاں آنے والی بہو کو دے رہے ہیں، ہے نا؟ لیکن جب آپ چناؤ کرتے ہیں بہو کا، تو یہ نہیں دیکھتے کہ یہ ذمہ داری کتنی اٹھا سکتی ہے. کیا دیکھتے ہیں؟ اس کی شکل و صورت کیا ہے، یا اور کچھ؟ یا پیسہ دیکھتے ہیں؟ عقل سمجھ نہیں دیکھیں گے آپ. تو اب آپ نے کیا کیا؟ ایک نااہل انسان کو گھر کی چابیاں دے دیں. تو بالکل اسی طرح گھر کا معاملہ ہو یا حکومت کا معاملہ ہو، چھوٹی ریاست ہو یا بڑی ریاست ہو، انسانوں کے انتخاب میں یہ آیت خاص طور پر بہت اہم ہے. ان اللہ یأمرکم ان تؤدوا الامانات الی اہلھا، بے شک اللہ تم کو حکم دیتا ہے کہ امانتیں اس کے اہل لوگوں کے حوالے کرو. وَإِذَا حَكَمْتُمْ بَيْنَ النَّاسِ، اور جب تم لوگوں کے درمیان فیصلہ کرو، اَن تَحْكُمُوا بِالْعَدْلِ، تو تم انصاف کے ساتھ فیصلہ کرو، عدل کا دامن تھامو. یہود نے تو اسلام دشمنی کی وجہ سے ایک مشرکین سے کہہ دیا تھا تم زیادہ ہدایت پر ہو، عدل نہیں کیا تھا. لیکن اللہ تعالیٰ کیا سکھاتے ہیں؟ کہ جب کسی سے معاملہ پڑے، خواہ دوست ہو یا دشمن، انصاف کا طریقہ اختیار کرو. अब हाकिम इंसाफ उसी वक्त करेगा ना जब आप किसी अहल को उसकी जगह पे बिठाएंगे, जब नाअहल लोगों के हवाले कर देंगे जिम्मेदारियां, तो फिर इंसाफ भी तुमको नहीं मिलेगा। हाकिम के आदिल होने की बहुत ज्यादा जरूरत होती है एक माशरे में अमनो अमान कायम करने के लिए। नबी सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, हाकिम जब तक जुल्म न करे अल्लाह ताला उसके साथ होता है, जब वो जुल्म का इर्तिकाब शुरू करता है तो अल्लाह ताला उसे उसके अपने नफ्स के हवाले कर देता है। और हाकिम के लिए इंसाफ की इस कदर अहमियत है कि नबी सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, इंसाफ करने वाले अल्लाह के नजदीक होंगे, रहमान अज्जा व जल्ला के दाएं नूर के मिंबरों में होंगे, यानी रहमान के दाएं हाथ नूर के मिंबरों में होंगे, और रहमान के दोनों हाथ दाएं हैं, जो अपने फैसले के वक्त अपने अहल में और अपने रियाया में इंसाफ से फैसले करते हैं। यानी ये फैसला सिर्फ हुकूमत का नहीं, और इस हाकिम से मुराद कोई जज ही नहीं, बल्कि इससे मुराद घर की दुनिया भी है। यानी घर में भी अगर फैसला करना पड़े, अभी पीछे आपने पढ़ा ना कि जब मियां बीवी में झगड़ा हो जाए तो हकम मिन अहलिही व हकम मिन अहलिहा मुकर्रर करो, तो उनको भी क्या करना चाहिए, इंसाफ से काम लेना चाहिए। अगर आप माँ हैं तो आपको अपने बच्चों के झगड़े में इंसाफ से काम लेना चाहिए। यानी हर शख्स कहीं ना कहीं इंसाफ कर रहा होता है, तो उसे उसका दामन नहीं छोड़ना चाहिए। इसी तरह आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, कयामत के दिन अल्लाह ताला 7 किस्म के आदमियों को अपने साए में रखेगा, और ये ऐसा दिन होगा जब किसी और जगह कोई साया ना होगा, सिर्फ एक ही साया होगा। उसमें सरे फहरिस्त आपने इमाम आदिल को रखा, यानी ऐसा इमाम जो लोगों के दरमियान अदल करे, यानी इंसाफ करने वाला हाकिम। दूसरा वो नौजवान जिसने जवानी में खुश दिली से अल्लाह की इबादत की। हम तो क्या करते हैं, क्या चाहते हैं, अभी तो हम जवान हैं, बूढ़े होंगे तो कुछ करेंगे। अच्छा, हम खुद ना भी कहें तो लोग जो कहते रहते हैं, अभी से तुम्हें क्या मुश्किल आ गई कि तुम कुरान पढ़ने लग गए। तीसरा वो शख्स जिसका दिल मस्जिद में अटका रहता है, और हम ऐसे शख्स को क्या कहते हैं, मुल्ला की दौड़ मस्जिद तक। चौथे वो दो शख्स जिन्होंने अल्लाह की खातिर दोस्ती की, उसी की खातिर इकट्ठे रहे, और आखिर मौत ने जुदा किया। यानी अल्लाह की खातिर, क्योंकि अल्लाह हमेशा से हमेशा रहेगा, हय्यून कय्यूम है, तो उसकी खातिर जो मोहब्बत होती है वो छोटी छोटी बातों पे नाराजगी में नहीं बदलती, और वो छुटती नहीं, खत्म नहीं होती। तो ऐसे लोगों को भी अल्लाह ताला वही जगह देगा। लेकिन आजकल की दोस्तियां किस पर है, माल पर, ओहदे पर। अब देखिए, जिनके पास ओहदा होगा उनके हजारों दोस्तों के, जब वो ओहदा जाएगा तो दोस्तों का समुन्दर भी बह जाएगा। पांचवा वो शख्स जिसे किसी मालदार और हुस्न जमाल वाली औरत ने बदकारी के लिए बुलाया, तो उसने कह दिया कि मैं अल्लाह से डरता हूँ, यानी ऐसी दावत कबूल नहीं की। छठा वो शख्स जिसने अल्लाह की राह में यूं छुपा के सदका दिया कि दाएं हाथ में जो कुछ दिया बाएं को उसकी खबर तक न हुई। सातवां वो शख्स जिसने तन्हाई में अल्लाह को याद किया और उसकी आंखें बह निकली, अकेले में अल्लाह को बैठ कर याद करके रो पड़ा। इन्नल्लाह नअम्मा यइज़ुकुम बिही, अल्लाह ताला तुमको कितनी अच्छी नसीहत करता है, नहायत उम्दा नसीहत करता है। नअम्मा जो है कलमा तहसीन है। इन्नल्लाह काना समीअन बसीरा, बेशक अल्लाह ताला सुनने वाला है, देखने वाला है।